www.attableek.com, the reviver of Iman. Ya Rasulullah, A'udhu Billahi Minash Shaitan Rajeem. Bismillahirrahmanirrahim. Ya Ibad, la khawfun alaykum al-yawm wa la antum tahzanun. الذين آمنوا بآياتنا وكانوا مسلمين ادخلوا الجنة أنتم وأزواجكم تحبرون سلام الله دو شعور دو دو چیزیں ہیں ایک اعمال ہے اور ان کی جزائیں اعمال ان کی جزاؤں کا ذکر اللہ نے بار بار فرمایا کوئی نبی اکرم صلی اللہ علیہ وسلم نے جزاؤں کا ذکر فرمایا کہ اگر یہ پڑھ لو گے تو اتنا سو ملے گا اگر یہ پڑھ لو گے تو اتنا حج ملے گا برابر کوئی نبی اکرم صلی اللہ علیہ وسلم نے جو ذکر فاطمی ہے بنائی تھا وہ تشریف لے گئی تھی اس لیے کہ بہت سے غلام بازیاں آئی ہیں میں سے کچھ حصہ ہم کو بھی دے تم کو نٹا پڑتا ہے کیا نٹا پڑتا ہے تاکہ تمہارے ابا کے یہاں بہت سے غلام آبادی آئی ہیں اسے مانگ گئی اپنی غرض بتایا نبی اکرم صلی اللہ علیہ وسلم میں تشریف لائے تھے حضرت عائشہ نے فرمایا نقصان والی آئی اور کچھ غلام و بازیوں میں میری گوتر آئی پر ابو صلاح سوائے ماں بیٹی کی مشین گئی تھی لیکن سن ہر نماز کے بعد تہذیب میں تصبہ رہتا تہذیب میں چل رہا پر وہ سب سے بڑھ دیتا اور دنیا سے آخر تک پہنچا دیا بکری بکری کیا دنیا نہیں سمجھ جو حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ نبی کی بیٹی بھی اس کے بنی کی اس کے لیے آئے جو کہتے ہیں اس کے بنی ان کے بعد ساری امت کو بتا دیا الحمدللہ امت کا معمول بھی ہے پڑھتے ہیں تو تین بتا سبحان اللہ بہت عزیزی ہے انہوں نے کہا ہمارے کس پڑھنے کا کتنا سوا ملے گا تم بکری اور باندھی یا اس کے لیے گئی تھی اتنا صرف پڑھ لیا کرو نماز کے بعد تو تم کو اتنا ہے نہیں اتنا سوا ملے گا وہاں دنیا سے متقل کر کے اہم بات ہے یہ حضور کا کام ایک بکرا دبا ہوا تشریف لائے بھائی کیا کیا بکری سب تقسیم کر دیا ایک ران رکھ لیا آپ کے لیے آپ کو پسندیدہ ہے جہاں بکریاں جو تم نے خرچ کیا اسی کو رکھ لیا دیا کر جو تم نے خرچ کیا وہی رکھ لیا اپنے رائے رکھنے کا یہ جو تم نے خرچ کیا جس کو کہا کہ ہمیں خرچ کر دیا وہی تو رکھ لیا آخر کو نبی کرتا آخر کیا کرنا ہے امر کسی نے تشریف لایا اسے اکثر امر آخر رب جب پرماتے ہی ایسے صاحب کیا فرمایا بدلاؤ تم کو اپنا مال زیادہ پسند ہے کہہ رہے ہو سر جانے اپنا مال پسند سب کا اپنا مال نہیں دوسرے کا مال پسند جو تم یہاں خرچ کر گو وہ اپنا ہے جو چھوڑ کے جاگے ہو گئے روکا بس ہم کرتے تم خالی کرو وہی اپنا ہے جو باقی چھوڑے اولاد کے لیے وہ اس کا تمہارا نہیں ہے بازار عمری کے لیے گئے وہ بھی کرنے تو وہی بات ہے کروڑوں روپیہ ہوتا ہے کہ ایک مہینے کے نماز کے قرض کے لیے دنیا جانا مشکل ہو جاتا ہے مال اس کا ہو جاتا ہے وہ پوچھا نبی اکرم صلی اللہ علیہ وسلم نے ہمیشہ آخر میں بول رہے کیونکہ اسی لیے تشریح ہے ہر عمر میں آخر کو پیش کر رہا अपने बीवी को लेकर आया, बच्चों को लेकर आया, कहावन लेकर आया, सब कुछ जो वस्तु दुनिया है जरूरत जो वस्तु आखिरत से बढ़ नहीं, बस दुनिया है आखिरत से बढ़ नहीं, बल आखिरत खैर मुआफा इन हाला लफी शौक ऊला शौक इलाय दुनिया भी है एक उससे जह गया है। हमारे बादशाह साहब ने बिरादरी को समझाते नहीं, देखो मैं ये नहीं कहता कि दुनिया में छोड़ दू, लेकिन ये कहता मेरे ये हाथ है और ये हाथ है, ये दुनिया रखो और ये आखिरत रखो, आखिरत को ऊपर रखो, पर ये कहता हूं मैं नहीं कहता कि बिरादरी इस रात को बिरादरी को हमने दुनिया को नहीं छोड़ी, हमारे बाप ये सिखाते थे कि मैं ये नहीं कहता कि दुनिया छोड़ दे, बल्कि ये कहता कि दुनिया को जो रखो आखिर ऊपर रखो, बस तू से दूर आया कर दुनिया, बस आप कर तो करूंगा, बस तू से दूर आया हया से दुनिया को चाहती ना तो इसी को मानी है, हया से दुनिया को ले नहीं उसके आहकाम है, उसके मौज है, आहार है, ले नहीं है, लेकिन बड़ी फर्क यह है कि दुनिया को तरजीह ना तो आखिर को तरजीह अल्लाह हम सब लोग के हमारा यही जीवन और यही हमारी ज्यादा शान है, बर्तू से दूर रहना है शिकार कर रहा है, बर्तू से दूर रहना है आपकी दुनिया बल आप तो खैर हूं अब्बा इन नहाजा लगे सोह के पूरा सोह के इब्राहिम अल्लाह तला हम सब लोग आम आदमी भी फिक्र कर रहे और जजाओं का भी यकीन दे, जजाओं का भी यकीन क्योंकि कुरान में दोनों का जिक्र है, आमाल का भी जिक्र है और अजीयत जजाओं का भी जिक्र है। इन्हें हमारे शेख अब्दुल मोहसिन जैनी जो मदीना मुनव्वरा से आए उनके शेख ने भेजा तुम हिंदुस्तान का कहते हैं मदीना सोचे मैं कहा जाऊं कैसे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत हो बड़े साहब जाओ मैं वहां पाया हूं नफा मौका हुआ है हिंदुस्तान में तुम्हारी जरूरत है, ये जो तुम बाल असीयत करोगे कि इससे अल्लाह ताला तुम सवाल नहीं है, बस इसे वो तशीर लाए शेख अब्दुल्ला मोदी जी भी मेरे शेख फरीद को कर लिखा है हुकूमत का शेख फरीद जो वह भी वजीर आजम था हिंदुस्तान का शेख फरीद का खत लिखा बहुत जाहिर और बाकी में एक सानियत पैदा करो, वजीर को लिख रहा है एक मोदी लिख रहा है जी हिम्मत पूरे हिंदुस्तान का वजीर है, जाहिर और बाकी में मुमासा एक सानियत पैदा करो जो जाहिर वही बाकी होना चाहिए, इखलास से अमल का ख्याल रखो, इखलास से अमल का ख्याल रखो, इसी बात को फरमाई कि अजजिया को पेश नजर रखो, जजाओं को भी सोचा करो ये अमल करेंगे ये हमको जजा देगी, वो तो आमाद है और ये जजाए थे, अजजिया का भी ख्याल रखो, जजाओं को पेश नजर रखोगे तो आमादें सहूलत होगी, माताएं फरमाते थे कि जब मेरा दिल लिखने पढ़ने जाता उठाया था तो मैं कहता हूं बड़ा चीज रखी हुई है खाद में तो निकालूंगा कंधों में निकालूंगा, यह हजरत महंगी पुरानी जरूरत है कोई नहीं करता, जजाओं को इससे हजार अमल आसान हो जाए, हमारे साहबा पर हमारे बुजुर्गों पर आमान जो आसान है तो जनाओं को उन्होंने पेश नजर रखा आता है, हर मिर्जा मर्जा जाना जाने के कोई बकरे आए सबको तकलीफ कर दिए, एक बकरा रह गया वो चाहती तो बोला और बकरा क्यों चुप रहे बकरा तो बकरे बोला वो बोला कहा ही बकरा कैसा कितने नाजुक मिजाज आदमी थे हर तफसीर मंगाई के उनके बस شام غلام علی صاحب کے شام غلام علی کیا حضرت ہمیں تو سب تقسیم بنا دیا تھا یہ کیسے ہے کیا حضرت نواز سے نے کہا کہ آپ بکرا پالیں گے اس کی خوشی کے پیش نظر ہم نے اس کو باقی رکھا کہا دیکھو ہم دعا کرنے جا رہے ہیں یہ بکرا کرنے جا رہے ہیں تو کیسے دعا کریں اپنا اخلاص ناداری غربت پیش نظر رہے گی تبھی تو دعا کریں گے یہ ہمارے بزرگ آدمی اللہ تعالیٰ نے ایثار آخرت کا ایک خاص برقع کیا تھا ایثار آخرت ایک حضرت محمد صاحب نے ایثار آخرت آخرت کو ترجیح دینا یہی سب کا ہے اللہ تعالیٰ سب دراؤں کو پیش نظر رکھا یہ بھی تو شیخ عبد الرحمان نے کہا کہ جراؤں کو پیش نظر رکھو جیسے اعمال کو پیش نظر رکھتے ہو یہاں پر روزہ رکھنا ہے تلاوت کرنا ہے ذکر کرنا ہے تو یہ سوچو کہ اللہ تعالیٰ اس کی ذرا دیں گے ایسی ذرا دیں گے کہ ماں آئی مرداد ولا خبر ولا خود مسلح ولا خبر اللہ کر دے مسلح ایسی جگہ تمہارے قوم کو مان نہیں ہوگا کہ ایسی ذرا ہم ملیں گی ایک روزہ رکھنے سے ذرا سوال ایک سبحان اللہ کہنے کا ذرا سوال ہمارے حضرت مولانا محمد رحم صاحب بہت فرماتے تھے کئی دفعہ اس طرح کہ ایک بتن سبحان اللہ کہنے کا ایک ساری دنیا میں سوال ہی سکتا ہے بہت سارے ایک بتن سبحان اللہ کہنے کا ایک ساری دنیا میں سوال ہی سکتا ہے اتنا جراؤں کا بھی اس شہر اس سے عمل میں کیا ہوگی چستی چستی پیدا ہوتی ہے اس جرائے یہ ہے ہاں بات بولو ہے کہ وہ جزاؤ کے استفاد کر اللہ کے رضائی کو مقدم کرتے ہیں یہ تو نہیں ہے لیکن جزاؤں کا استحصال یہ بھی خود کے خلاف نہیں قربا نہیں ہوتا چاول کسی بنتا ہے جزا مقبول ہو کوئی نہیں ظاہر کی اس کا مقام ہے لیکن اگر اس دنیا جنت یا یہاں کی کوئی جزا اگر کچھ چل رہا ہے تو یہ خود سے اخلاق کے خلاف نہیں اخلاق سے بھی ضرورت سے وہ اخلاق اعلیٰ ہے یہ اس سے کم ہے اخلاق دائر سے بھی نہیں نکلا ہے جزاؤں کا چہرہ اگر جزاؤں کا چہرہ برا ہوتا تو نبی اکرم صلی اللہ علیہ وسلم کیوں جزاؤں کے تمام فضائل دائر کرنا چاہتے ہیں فضائل کو دکھائیے نہیں موٹی دعا نہیں فضائل وہ فضائل کی اعمال میں نہیں فضائل کی مالکان کی اس عمل میں جو فضیلت ہے ان کو پیش نظر ہے ایمانیات سے اس کو ملتے جیسے امان کو پیش نظر رکھنا ایمانیات میں سے اسی طرح کی جزاؤں کو پیش رکھنا اور ایماندار جزائی کی یہ بھی ایماندار میں سے یہ میرا آدمی کا اپنا کی چل رہا ہے اسی میں ملا کیا کرتے ہم لوگ اب امان سے گزر رہے ہیں امان کے خاتمے کا خاص امن کے خاتمے کا ہوتا ہے جزاؤں کو پیش کر رہے ہیں تاکہ سمجھے کہ ہم نے جو کچھ کیا ہے لگو نہیں کیا ہے اس کی بہت بڑی جزا ملنے والی ہے جو آج اللہ تعالیٰ فرماتے ہیں بہت بڑے اے بندو یا اے بات اے بندو نہ ڈر ہے تو پر آج کے لیے اور نہ تم کو امید ہوگی یا جو جدید رہا یا تو قوم رہتا ہے یا غم رہتا ہے اس طرح بھی رہتا ہے یا تو غم رہتا ہے یا قوم رہتا ہے دونوں بھی لگتے ہیں دونوں کے فرماتے ہیں تو آج کہتے ہیں کہ اے بندے میرے نہ ڈر ہے تم پر آج کے دن اور نہ تم غمگین ہوں گے جو یقین لگے ڈر ڈر بھی نہیں اور کوئی غم بھی نہیں ڈر بھی نہیں اور کوئی غم بھی نہیں اللہ دین آمن جو یقین لائے ہماری باتوں پر ہماری باتوں پر یقین لانا یہ بھی ایک عمل ہے جیسے روزہ عمل ہے اسے روزے کی ایک فضیلت کو سہنا یہ بھی ایک عمل ہے نہ تو روزہ سے تین دن پانچ دن دس دن کافی رکھے لیکن اس کا ایمان نہیں لاتا تو کوئی سبب نہیں ہے ہر عمل کے ساتھ ایمان کا رہنا رکھنا شرائط ہے بنسام رمضان ایمانن و احتسابن وہ پر तो फिर आते हैं कि अरे बंद न दर्द तुम पर आज के लिए है और न तुम गंभीर हो गए गंभीर राजा वक्त गंभीर हो जाता है हमारा आदमी जब आज के लिए कुछ नहीं आदमी की यही बचे मुझसे कहा हमारा मन कि रात में नींद नहीं आई बहुत बड़ा आदमी नीचे आया था मुझे बढ़ने के गम क्या करते कि कभी बहुत बड़ा होता है रात को नींद नहीं आती जो गम को दूर करने के लिए नीचे आया था यहाँ गम है सभी को गम है वहां गम पर हम शुरू हो बस सलामी सलामती व सलामती का गार दौरा होगा कहते हैं हमारी बातों पर और रहे हुक्मरान अल्लज़ीन आमनू बिआयात है बात न डरे तो पर आके लिए और न तुम गमगीन होगी जो यकीन लाए हमारे बातों पर और रहे हुक्मरान ईमान लाया अमल भी किया अल्लाह ईमान लाया कि ये रोला फर्ज है कोई मुसीबत आई संध्या की अल्लाह की तरफ से आई गए हम लोग से कोई बात नहीं क्या देखो अपना मामूल ये रखो बहुत बहुत नसीब हमारे शेखी हमारे जब कोई मुसीबत आए पहले अल्लाह की तरफ हमारे घर में मामूली तारीफ है हम सब लोग वैसा है तो बात मुकदमे सब कर रहे देखो इंडिया जब कोई कम आगे आते जाता है तो तुम्हारी नजर पहले अल्लाह की तरफ जाना चाहिए फिर इलाज की तरफ मेहमानी की मुकदमा होगा अल्लाह की तरफ अल्लाह की तरफ चाहा है मेहमान है कि बदल को ऐसे बड़े होने के लिए इलाज कर रहा है अल्लाह नसीब हुआ जब कोई कम आवे दे तुम्हारी निगाह अल्लाह को बड़े हो फिर तुम्हारी उसी इस राय पर बड़े से बड़े डॉक्टर दिखाते थे लेकिन फरमाते थे कि अल्लाह का भरोसा है जो तुम हुकुम भी इलाज का है वो इस वर्ष इलाज बहुत इलाज करते हैं और इलाज अल्लाह ताला बड़ी जाम नहीं है किसी माँ अपना भरोसा है बहुत दादी में दराज होना फरमाते हैं आए बंदो मेरे न डर न डर है तो पर आ के दिन और न तुम गमगीन हो बहुत गम उठा चुके बहुत डरती है इनसे डर रहे थे उनसे डर रहे थे उनसे डरती है आ के दिन तुम देखो तुम्हारे डर पर आ गए लोगों को मजबूत बना बना दें और न गम जो यकीन लाए हमारी बातों पर किन लोगों के लिए अल्लाह जी ने आमनो व्याया करा वकाल बेहतरीन सब कुछ जाने अंजाम बदला दिया अमल बेहतर है किन लोगों के लिए चीज जिनको पूरे नहीं होगा जिनको गम नहीं होगा जिनको परेशानी होगा वो लोग हैं अल्लाह जी ने आमनो व्याया करा वकाल सब इरादा कर पूरी किताब का पूरा चाहिए गम आएगा तुम्हारे पास हम पहला दिए हैं कि ईमान लाओ अल्लाह पर हर शहर में उसमें रसन देखो गम ये अल्लाह की तरफ से जब इसमें जोगी कि अल्लाह की तरफ है तो तसल्ली हो जाएगी सुकून हो जाएगा फरमाते अल्लज़ीन आमनू अंतुम तंदरून या इबाद अल्लाह अलैकुम वला हुम अंतुम तंदरून अल्लज़ीन आमनू बिआयातिना मकानु मुस्लिमीन और रहे हुकुम बरकरार जो यकीन लाए हमारी बातों पर और रहे हुकुम बरकरार मुस्लिम बनना हुकुम बरकरार फरमा बरकरार ये उनको अफसरों बहुत अच्छा बर्दाश्त किया अच्छा हुआ उनका लग गया चलो उसको जन्न तमाम दो आज तो भरू चले जाओ पहले तुम और तुम्हारी औरतें ये तुम्हारी इज्जत करे लिए पिएंगे उनके पास देखा गया सुने बातें हैं कि आप ज्यादा बदला है अंदर बदला लिया बहुत सा लिया क्यों कम बदला कर लिया ज्यादा तरह की परेशानियां को झेल लिया अब चले इतना अंधिया हो गया ये जगह है अब तुमको परेशानियां नहीं होंगी उलझने नहीं होंगी क्या होगा उस गुरु जन्नत चले जाओ बहिष्ट में तुम और तुम्हारी औरतें ये तुम्हारी इज्जत करेंगे खिलेंगे उनके पास में काबियां सोए सोए में काबियां बात कर रहा है सोने की पीड़ी भी होंगी असुविधा भी होंगी बादशाह नुकसान है लेकिन इस तरह मेहमान अल्लाह ताला ने मोमिनीन के अमवाल को उनके अनफूस को खरीद लिया है ये ताकि जन्नत हो जन्नत तो देखिए कहते हैं जन्नत में भी उनको मुंशी नहीं होते हैं जिन जो लोग इससे खुश हुए कि अल्लाह ने हमारा सौदा दे दिया हमारे अमाल और खुद को दे दिया अल्लाह ने बहुत खुश हुए चेहरा उनका दबंगने लगा सफेद हो गया तब उनको जन्नत में चाहिए सब दिखा दिया मिलेगी क्योंकि उनका चेहरा सफेद तो उनकी नियमतें सब सफेद मिलेगी और वो लोग जिन्होंने ये सोचा है इस तरह हमारे अमवाल और अनुभूत को दिया अल्लाह ने जबकि वो उन्हीं का था वो जो ये था अपना था अल्लाह ने दे दिया उनका दर्जा और है और वो ये था अल्लाह का कि हमारी जान हमारा माल रुपया अपना सब अल्लाह का था और उसको अल्लाह ने हमारी तरफ मजबूत कर दिया कि तुम्हारे अमवाल को दिया जब उन्होंने दिया जान भी उन्होंने दिया अमवाल भी उन्होंने दिया इसके बावजूद उन्होंने दिया तो शर्मिंदा से पीले हो गए शर्मिंदगी से पीला हो गए कि अल्लाह यदि करम तेरा करम है दिया और कहा इसको हमको भेज दो देखो सब बड़े बड़े गाली देते कुछ हो गई नहीं तो अल्लाह ये लोगों के साथ ये मामला किया कि उनके अमवाल को अमाल को लिया जबकि उन्होंने ही अल्लाह ने तौफीक दिया था अमाल की अल्लाह ही ने माल तला दिया अल्लाह ही ने जान दिया था अल्लाह ही ने माल दिया था अब वो लोग इतने खुशी में पहले वाले और दूसरे लोग हैं जो इतना शर्मा गए कि पीले हो गए इतना शर्म में चेहरे में पीलापन आता है और खुशी में चेहरे में सुंदरी आती है ना तो जो लोग खुश हुए इस पर कि अल्लाह ने हमारा सौदा ले लिया खुश हुए तो उनको सुबह चीज मिलेगी जन्नत में और जो लोग शर्मिंदा हो गए कि अल्लाह ही की चीज थी अल्लाह ही खरीदा हमारे लिए बहुत शर्म की बात है चेहरा पीला हो गया उनको सबको नहीं देखिए हाल जो बाजार में चला हाल उनका सुबह नहीं करता तो चाली हाल उनका क्या था शर्मिंदगी करता तो उनको ये फरमाते हैं उस गुरु जन्म समान तुम वो अखबार तुम भरूम चले जाओ बहन में तुम और तुम्हारी औरतें ये तुम्हारी इज्जत करिए आगे आ रहा है अंतुम अजवाज तुम भरू कहते हैं कि तुम्हारी औरतें की तुम्हारी इज्जत करें फिरेंगे उनके पास तो औरतों को करते अजवाजूमा आम तौर से नहीं किया जो है हमने कहा मैं ढूंढू अजवाजों को हूं इसको क्यों किया अरुण भी नहीं किया इस अजवाजों को बनाने के बजाय देखा हमारे थे बदली उन्होंने लिखा कि अजवाजों औरतों को भी जाके इसलिए करेंगे ताकि प्रत्येक उनको ऐश हो और फराहत हो और खुशी हो इस वजह से औरतों को उन्होंने लिखा उर्दू में फिर वह अर्जुन में निकलिएगा ये आम तौर से इसका नुकसान नहीं देगा हमका जो कोई टूटा कोई सब्जी कोई सब्जी को बना देगा कि अजवाजों को दाखिल हो जन्नत में तुम और तुम्हारी अजवाज जो बनू तुम्हारी इज्जत करें मैंने तुम्हारे वर्षत को दूर करने के लिए आगमन साहब को वर्षा दे दिए जन्नत में और दलील मैं याद था मैं जन्नत में मेरा कोई मूलिश तो है नहीं तो हुआ जैसा हो रहा है वो मैंने नहीं और शक्ति से अंदर लिखा हो गया दलील अजवाज तुम्हारे अजवाज हुआ साहब को इसीलिए पता किया मालूम हुआ है कि अजवाज से आदमी लोग उन्स हो गए वर्षा दूर होती है जगह क्या है कि पुरानी सूरत पैदा होती है اذكر الجلة أنتم وأزواجكم تغفرون يطاف عليهم بحساب پھر دیکھیں ان کے پاس ایک آدمی سونے کی اور آپ پورے اور وہاں جو کچھ ہے جو کچھ ہے سب کچھ دے گا. یہ فرماتے ہیں شرعی کہتے ہیں ان مومنین کو اللہ تعالیٰ کی طرف سے ندا ہوگی اے میرے بندوں تو آج کوئی خوف کی بات نہیں ہے. اے میرے بندوں تو پر آج کوئی خوف کی بات نہیں ہے خوف کی بات پر اور نہ تم غمگین ہوگی نہ خوف ہوگا. خوف آئندہ کے اعتبار سے ہوتا ہے اور خوف ماضی کے اعتبار سے ہوتا ہے. خوف کسی چیز کا خوف میں ہمارے شیر بیٹھا ہو اس کا بیٹھا ہو یا خوف ہے اور یہ پرویز سے مجھے مصیبت آئی تو آسانی ہوگی تو غم کی رکھی اور خوف کی رکھی اللہ نے کر دیا نہ غم ہوگا نہ خوف ہوگا اور تم غمگین ہونے والی نہیں اور نہ تم غمگین ہوگی. یعنی وہ بندے جو وہاں آیاتوں میں ایمان لائے تھے علمن معملن ہمارے ایماندار تھے تم اور تمہاری ایماندار بیویاں خوش خوش گردن میں داخل ہو جاؤ جو ایمان لائے وہ لوگ لیکن ان کو ان کے لیے وحشت کو دور کرنے کے لیے اللہ تعالیٰ نے مجھے عمل تو نہیں جانتے تم عمل کرو اب تم کو ہم جنت دے رہے ہیں تو اگر بیویاں نہیں رہیں گی تو وحشت ہوگی پھر ہم تم عورتوں میں جاتے ہیں کہتے ہیں ایماندار بیویاں خوشی بخو جنت میں داخل جاؤ اور جنت میں جانے کے بعد ان کے لیے یہ ہوگا ان کے پاس سونے کی رکابیاں کھانے کی چیزوں سے بھر دی جائیں گی اور گلاس مشروبات سے بھرے ہوئے سونے کے یا اور کسی چیز کے لائے گئے تاریخ بھی ہوں گے اور چیز کی وجہ چاہیے بتائیے کیا ہے سونے کے اور چاندی کے دونوں کو لڑکا لیا اور بھی چیز اور سونے پر چاندی رد بولا جاتا ہے چاندی نہیں تو کیا ہے برباد ہے کہ ان کے پاس سونے کی رکاویاں کھانے کی چیزوں سے بھری ہوئی اور ویراج مشروبات سے بھرے ہوئے ہوں یا اور کسی چیز اور کسی چیز کے رہ جائیں گے یعنی وہ مان رہ جائیں گے. مہاراج مجھے یہ بتانا تھا الحمد للہ ہم لوگوں نے روکا رکھا اللہ کا شکر ہے تلاوت بھی کیا ذکر کیا اس بنا پر جزاؤں کو بھی کا سوال کرنا چاہیے اللہ تعالیٰ ان اعمال کو جو ہم نے کیا ہے ان کو قبول کروانا ہے. اس میں نقش ہے اتنے پرانی ہے کمی ہے سب کچھ ہے اللہ اپنے فضل و کرم سے اس کو قبول کروا لے. بہت یہی بیمار اور وہاں وہ چیزیں ملیں گی جن کو جی چاہیے جس سے آنکھوں کو لذت ہوگی ایسی چیزیں گے آنکھوں کو بھی اچھا حال ہوگا کان ہوگا آنکھ میں وہاں اتنی لذت جل رکھتے ہیں نہ آئین رات ولا ادن سمیت ولا خبر ایسے خوبصورت عورتیں ہوں یا جو چیز بھی ہو یہ کو آنکھوں نے اچھی خوبصورتی دیکھی دے گی اور ایسے گانے ہوں گے سنیے کہ کانوں کو سنا نہیں ہوگا بلا خطرہ لا قلب بشر اور قلب بشر ان کا خطرہ بھی نہیں ہو رہا ایسا ہے اور علماء نے لکھا ہے کہ ایسی جتنے نعمتیں ان کو ملیں گی ہے کہ واقعی میں اچھی خوبصورت ہے کہ یہ آپ کو نہیں دیکھا ہوگا یہ ایک عام بات ہے اور یہ کہ ایسی خوبصورت چیزیں آئیں گی ان کو آپ نے دیکھا نہیں ہوگا ایسے گانے ہوں گے جو گانے کو سنا نہیں ہوگا اور ایسے علوم ہوں گے جو کل بچوں پر کبھی نہیں ہوئے ہوں گے کیونکہ دل کو خوشی جو ہوتی ہے علوم جو ہوتی ہے احوال جو ہوتی ہے تو وہ چیزیں خوبصورت چیزیں اور خوبصورت والی اور لہر والی چیزیں یہ تو ہوں گی دل کی خوشی کے لیے معانی کی ضرورت ہے. اس طرح پر اللہ تعالیٰ ایسے علوم معانی سکھ ملیں گے کہ جہاں یہاں وہ علوم معانی نہیں ملے تھے وہ اللہ نے کہا شکریہ دینا چاہیے وہ علوم معانی لا خطرہ لا قلب بشر یہ جتنی حدیث کی تفسیر کیا آیت کی تفسیر کیا لیکن وہاں جو علوم معانی ملیں گے تو یہاں تو علوم معانی سے اور علم ہوں گے اللہ تعالیٰ ہم سب لوگوں کو ان جگہوں سے بھی مشرف کرتا ہے مشرف کرنا रोजा रखते हैं, गर्मी है, सभी कुछ परेशानियां हैं, सबको आती होती है। ये अल्लाह ताला कितनी जगह देंगे हदीस में आता है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया और चीजों की जगह एक हज का होगी और रोजे की जगह बस अल्लाह ताला का जगह क्या हो गया निशानी भी नहीं मिलती है उसकी तो दिन भी क्यों होगी और इसकी गिनने की जगह दिन भर मिले जाओ अल्लाह ताला हम सब लोगों को ऐसे ही रोजा रखने की तो परवाह अल्लाह ताला जो हम भूखे प्यासे आते हैं अल्लाह ताला को पसंद है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के यहां तक फरमा दिया कि अखीर दिन में जो मुंह में झुंझे बदबू होती है वो भी मुश्किल को प्रसिद्ध करते हैं अल्लाह ताला क्या भी देंगे वो ये ना ऐन रात वाला उम्र समय बड़ा खतरा रहता है इन नियमतों में अजनियों पर माहौल तो बड़ी ये कहा कि शेख अपना मोदी देश में तस्वीर लाए तो शेख फरीद भी था एक आमाल में एक सानियत पैदा करो ये लफ्ज है आमाल में एक सानियत पैदा करो और आमाल में एक सानियत और अजीजिया को ख्याल रखो ये जो हम कर रहे हैं जलाएं को मिलेगी क्योंकि इसे अमल में क्या होगी खुशी पैदा होगी अमल और तीसरी चीज ये अजीजिया को ख्याल करो और जलाओं को ख्याल रखना ये भी ईमानदार कर सकते जैसे अमाल को पेश में रखना अगर अमा है ईमान में से जैसे उनकी जलाओं को पेश में रखना ये भी ईमानदार कर तो अल्लाह चाहता है कि इसे आमान को पेशे नजर रख रहा हो जैसे जदाव को इन आमन मम्मी साया परम अजुगर नजर रखोगे अल्लाह कह रहा है कि अमल कर रहे तुमको जन्नत तो अमल को तुम्हें पेशे नजर रख रहा और जन्नत को नजर अल्लाह की बेहतरी है अल्लाह की दोनों चीजें आमान भी हैं और जदाएं भी हैं तो जदाव को पेशे बाहर को जलाओ की जरूरत नहीं है नाकिस हो रहा है काम ही वही है से काम वही है जैसे आमाल को ख्याल रखें अल्लाह के तरह जो जला है उसको भी आप कबूल करें उनके लिए दुआ करें यह जला है यह फरमाना है अरे मेरे बंदो आज कोई खौफ के बाद वाका होने वाली नहीं है और न तुम गमगीन होंगे यानी वो बंदे जो हमारी आयतों पर ईमान लाए थे और इल्मन वो अमलन हमारे फर्मा पर बरकरार थे तुम और तुम्हारी ईमानदार बीवियां खुद खुद जन्नत में यह कहना है और जन्नत में जाने के बाद उनके लिए ये होगा उनके पास सोने की रकाबियां खाने की चीजों से भरी हुई आएगी याद रखना चाहिए जैसे किसी जमाने बर्तन है वहां से बर्तन क्या उनके पास सोने की रकामियां खाने की चीजों से भरी हुई और गिलास और मशरूबात से भरे हुए उन्हें और किसी चीज के लाए जाएंगे मशरूबात से गिलास आएंगे मशरूबात रोजगार कोई वक्त नहीं होगी वो सब गुजारी भी होगा एक रहते रोजा भी आदि फरमाते हैं मशरूबात से भरे हुए सोने के या और चीज के लाए जाएंगे यानी निर्माण रहेंगे और वहां वो चीज मिलेगी जो जी को चाहता है और वो चीज ऐसी आती है नहीं जी चाहता वहां जो चीज भी आएगी दिल हो जाएगा वो भी दिल का चाहना भी एक अल्लाह ताला का बहुत बड़ा कारण है एक तो चीजें हूं और उसकी ख्वाहिश भी बढ़ जाता है हमारे हजरत मोहम्मद एक्टम खाते थे जो डॉक्टर आते थे डॉक्टर कहते हैं हमारा कुछ खाइए तब तो मत होगी बल्कि बड़े थे क्या कैसे खाओ ख्वाहिश आई है बड़े ख्वाहिश पैदा करो सब चीज आओ बस आमतौर से यही पूरा झगड़ा रहता था उनसे वो कहते थे अगर खाइए क्या कैसे खाओ भूख लगे जब खाऊंगा कोई आदमी है जो भूख लगे न खाए नहीं करेगा ہم نے یہ کہا تھا کہ بھوک نہیں ہے تو بھوک والی دوا کھلے تو اس کے بعد کھانے کی دوا یہ پورا زندگی بھر رہا ہے دو ہزار سے لے کے سیدھے پر ڈاکٹر صاحب جائے مگر اللہ مجھے کہا اور وہاں وہ چیز ملے گی بالکل جی چاہے گا بھوک لگے گی سب کا اشتہا بھی وہاں ہوگی اور جسے آنکھوں کی لذت ہوگی چیزیں جو ہوں گی لذت آنکھوں کو شروع آتی ہوگی اور ان سے کہا جائے گا تم یہاں ہمیشہ رہو گے اور یہ بھی کہا جائے گا کہ یہ وہ جنت ہے جس کے تو پانی پڑا دی گئے یہ نہیں کوئی اس کا دکھا دے اسی طرح یہ تو دیکھ کر لذت جو اس کے چیزیں ہیں اس کے استعمال سے لذت لذت دل بھی کوئی چیز ہے سننے کی ایک لذت ہے اور دیکھنے کی ایک لذت ہے کھانے کی ایک لذت ہے بڑے کی مانی لذت اچھے علوم آئیں گے یہ کچھ تھوڑا بھی نہیں ہوگا یہ مان علوم خود نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ میں ایسے الفاظ سے حضور صلی اللہ اللہ تعالیٰ کا ہم کروں گا جو یہاں کبھی نہیں کیا ہے تو اللہ کے مجھ سے کبھی نہیں لذت والی چیز بھی اتنا نہیں اور مانا والی چیز بھی ہماری مجھ سے بھی کبھی نہیں اللہ تعالیٰ ہم سب لوگوں کو جو ہم کر رہے ہیں اللہ تعالیٰ اسی ذرا اسی لیے میں نے بنایا ہے کہ ہمار کی باتیں ہوئی نہیں ہیں ذرا کی بات اس سے امید رہتی ہے دھوپ میں جو روزہ رکھ رہے ہیں پیاس کو بھوک کو برداشت کر رہے ہیں اللہ کو سب معلوم اللہ کو ہماری بھوک کی ضرورت بھی معلوم پیاس کی ضرورت بھی معلوم کچھ الجھن ہے وہ بھی معلوم اس کی جزا اللہ کوئی پوری ادا کرنا ہے ان جزاؤں کو بڑا رکھنا دعا کرنا اللہ تعالیٰ یہ جو روزہ رکھنا ہے اس کو قبول کرنا ہے آپ کے لیے یہ ہے کہ خاص طور سے روزے اس لیے حفاظت کی جائے نہ مشہور چیزوں کو نہ دیکھو کام کی وجہ نہ مشہور چیزوں کو نہ سنو نہ مشہور چیزوں کو نہ کھاؤ جب یہ کرو گے تو ایسی درچن آپ کی بھی اور کار کے ایسے سے گانے ہوں گے جس کو یہاں سنا نہیں ہوگا ایسے سے خوبصورت چیزیں ہوں گی جو وہاں یہاں نہیں دیکھا ہوگا اور ایسے سے علوم ہوں گے جو کبھی یہاں گوا نہیں آئے ہوں گے علوم کے لیے لذت آتی ہے مارے گھر فرماتے تھے کہ عالم تھے مطالعہ کرتے تھے دیوبند کے استاد تھے تو کبھی کبھی مل گیا ہم لوگ ابھی کیا مل گیا بھائی کہا جو مضمون بھول رہے تھے وہ ملے گئے تو ان کو ہاتھ آئے ہو جائے مضمون میں ہاتھ آئے ہوتا ہے جیسے ہاتھ سے چار سے ملے اشارہ ہوتا ہے بہت سے لوگوں کو بنارس سے بناوت سے اللہ کے پوچھے ہوتا ہے وہی نہیں اس کے لیے نکلے ہیں کہ قاری کو ایسا ہونا چاہیے کہ دن سے سمجھا جائے کہ اللہ کے خاص ہے رات کو سمجھا جائے کہ اللہ کی طرح میں کیا ہو جا رہا ہے سب سے زیادہ اللہ ہم سب لوگوں کو ان لذتوں سے آشنا کرنا ہے ان لذتوں سے ایک دو لذت نہیں بس اللہ تعالیٰ ہم سب لوگ اس کی جو دیکھتے ہیں بڑا اچھا اور اچھا ہے فرماتے ہیں اور وہاں وہ چیزیں ملے گی جو جی چاہے جو جی چاہے گا اور جسے آنکھوں پہ ڈر سکتے لڑکایا جاتا ہے لذت جیتے کیا کہ لذت ایسی چیزیں بھی نہیں ہوتی جس سے آنکھوں پہ لگت ہو اور اسے کہا جائے گا تم یہاں ہمیشہ رہو گے یہ سب سے بڑی نظر کی چیز ہمیشہ رہو گے کوئی نہیں بڑا محل ہو یہ ہمیں جاننا ہے کیا اردو میں بہت لکھا مارا جیسے کوئی جا رہا ہے سر دفنی کے لیے اتر گیا وہاں پہاڑیاں ہیں وہاں پارک ہیں اور ہر چیز کا نشاط رہے وہاں پایا جائے اگر اسی نشان پہ رہ گیا اگر سفر کرتا ہوگا اور امام غزالی بہت بڑا سیکھا ہے مہمان کا کہیں اتر گیا ہوتا ہے اسی لیے بڑی اتر کے جا کر جو وہاں ہوتا ہے بڑے دے نہیں آتا جہاں جاتا تو اتر جاتے تھے جو اب جو وہاں سارے سفر کرنے کا ہو گیا یہ نشان دیا ہے امام غزالی نے گئے لگ سب کی چیزیں ہیں دیکھنے کی چیزیں ہیں سب کچھ ہے اگر کسی سے تم ماؤ گئے رجا سمار چھوٹا کر بتا دیا جیسے دنیا میں سے سب کچھ دیکھو لیکن وہاں بھی نعمت بنا پڑے اس کہیں پہ نعمت بات کی ہے بات فرما رہے ہیں جو ہمیشہ رہو گے اور یہ بھی کہا جائے گا کہ وہ جنگ وہ جنت ہے جس کے تم مالک بنا لے رہو آدمی طور سے نہیں آیا ہو اللہ کی سب اللہ تعالیٰ ہم کو تعلیم دے رہا ہے ہمارے سارے میں کرنے کا یا موٹ سے سب طریقہ کر رہے ہیں ہم کو جگہ دیں گے اور ایسی جگہ دیں گے لا عین رات ولا حضور سمے بلا خطرہ اللہ کا جو ایسی نعمت نعمتوں سے سب کو نواز لگے کہ آنکھوں نے دیکھا نہیں کانوں نے سنا تھی اور کل طرف کا خطرہ بھی نہیں ہو رہا بڑا پیارا بڑا بول رہا ہے اس کی طرف بھی توجہ رکھنی ضروری ہے ہمارے بڑا میں ہمیشہ 25 مہینے دو تین دن بعد قرآن سناتا ہوں لیکن سو نہیں وہ ہے سب کچھ ہے ایک بہت بڑا سواتا ہوں بھی آدمی سناتا ہوں کیونکہ اصل مسئلہ ہمارا یہ ہے جس کو وہاں سے فرماتے ہیں جن کے تم مالک تم سے کبھی نہ دیا کرتے ہیں یہ وہ جنت ہے جن کے تم مالک بنا دیے گئے ہو تم سے کبھی نہ لے جائے اپنے نیک آواز کے لیول میں نیک آواز کے لیول میں سب کچھ تم کو ملے گا جو ملے گا ہمیشہ نہیں ملا تو وہاں کا ہوں سے ملا گے وہاں کی لذت بھی ملائے وہاں کی لذت بھی ملائے جو ہے وہ ہے ختم ہونے کا نام ہے کیونکہ ہوتا ہے وہ دار البقا ہے یہ دار البقا ہے میں نے کئی بار ڈال دے دیا دکھا یہ ایک پھل کھانے کا جی جائے گا جی جائے گا کہ یہ پھل ہمارا وہ پھل فرق ہو گیا جائے گا میں نے وہ پھل جس کو کھایا وہ اس ہاتھ پہ لگا ہوا ہے میں اس کو پانچ میں جائیں گے تو کتنے چاول ہو گیا وہ پلاؤ کر جانے پانی آ گیا آ گیا کھانا آ گیا یہی تو میرا ہوگا جی کھانا بڑھاؤ پانی بنا دو پھر ٹکٹ لو دروازہ کھول جاتا دیکھنے کے بعد دوبارہ میں کہا مجھے بتا دیا جس پھل کو آپ نے چاہا کھانے کو وہ پھل منہ میں آ گیا اور جو منہ میں پھل آیا وہ پھل کے دن لگا ہوا ہے اگر ایک سیکنڈ کے لیے بھی انتظار ہو اللہ ممنوع سے بڑا مقبول کے خلاف ہو جائے گا کہاں دارو بنا کے جو ہمارے گا تم سمجھ نہیں سکتے دارو بنا کے جو دارو بکا کے جو سمجھ نہیں سکتے ایک حجر کس دن جائے گا وہ حجر آئے گا لاکھوں حجر کو جائے گا لاکھوں حجر چہرے پہ رہیں گے اور کوئی بدلوائی نہیں بن رہا ہوگا یہاں دیکھیے کہ جو ملی بدوشی کر کے بدلوائی آئے تھے چیزیں بدل لاکھوں خود ہے جسے الگ ہے لیکن سب کا خود ہے ایک الگ الگ ہے اور تمام اس کے اندر بنا کر سوال ہی نہیں پڑا تم کبھی نہ یہ جنت ہے جس کو تم مالک بنا کے ہیں تم سے کبھی بھی نہیں جائے گی مگر تم سے بھی اپنے نیک اعمال کے بعد جو نیک عمل کو تھوڑا نہ کرتے ہیں اس کے بعد ایسی جو بھی نعمتیں مل چکا ہے ہم سب لوگ کی ایمان کے لیے ایمانیات کے بعد ہمیشہ ہے ہمارے بزرگوں کو ایمانیات رات بھر ہوتے لوگ کہتے ہیں کہ رات بھر کسی ہوتے تھے خوش کسی کے لوگ خوش خوش لوگ کچھ ہوتے ہیں خوش نہیں خوش خوش لوگ ہوتے ہیں کبھی کیسے ہوتے تھے بڑے کام وہاں کی طرف پیدا ہو جائے تو تم کو بھی لوٹ آئی جائے گی سہی لے جائے وہ طرف تمہارے اندر نہیں وہ طرف نہیں رات بھر جاگنا بعض ایسے گزرات بھی ہوئے ہیں کہ رات بھر جاتے ہیں اور صبح اٹھے تو ان کے آنکھ میں صبح لگا ہوا تھا Dia ni timbul dari bahasa aku bahasa. Maka Allah Taala bukan aku berbuat dia semua rasa. Dia tak ada. Mungkin berbuat apa? Mungkin tak. Dan cukup jadi dengan asyik ke mana apa? Mungkin ada apa ke mana apa? Mungkin tak kami dah ada ke mana? Jadi mungkin tapi sih. Jadi sih. Ia cukup tak kami. Alhamdulillah. Tuh sih kami dah jadi. अपने नेक आवाज के अवज में सब उनको नेक आवाज जो किए हो उसके अवज दे सकते हैं और तुम्हारी उसमें बहुत से मेरे हैं जिसे तुम खा रहे हो मैंने कहा मामला क्या कि एक मेरा दिन आया पर खा लिया अन्य मामला कर रहा है इंतजार नहीं होगा जो है वो है हजारों चेहरे होंगे कोई इंतजार नहीं होगा सकता है या फल भी है कि अगर एक शिकर के लिए जो अपने चेहरे से अलग हो रहा है बला मखदूम के मला ममनुआ के खराब हो जाएगा वो मखदूम ही है वहां का फल खराब हो रही है जो खराब नहीं है तो उसे जला भी नहीं हो खा लिया वही फल बचा है और वही फल लगा रहा है ना जो आपने खाया अल्लाह आपको तुम्हारे लिए उनसे बहुत से मेरे हैं जिनमें से खा रहे हो ये आले ईमान का हाल हुआ ये आले ईमान का हाल होगा ये बजे अब उपाय का ज्ञान जो करते हैं आले ईमान के बातों का तो करता हूँ उपाय जो कह रहे आदर्श आप जो हार रहे हैं वादा जी हार रहे हैं हम आओ हाजी ने हार रही हम आओ वाली बात करो उपाय वाली अपना फिर देना है दे देना अल्लाह ताला हम सब लोगों को अपने आमाल की भी खबरें की चौकी मरमत न और इस बच्चे रखना है केवल और आज रखना है उस रूप में शिद्दत रखना ये ईमानदार नहीं है अमल करना कैसे ईमान है अमल की जगह पर कोई यकीन करना ये भी एक अमल है वो अमल जवाई है ये अमल फल नहीं का स्वभाव है अल्लाह हम सबको जो भी देवा प्रलावर अलहम्दुलिल्लाह اللهم صل على سيدنا اللهم أسأل الله الجنة وما قرب إليها من قول وعمل وأعوذ بك من النار وما قرب إليها من قول وعمل اللهم أرجوك بتحقيقهم تحليها هل سلامتك في جنة إليها وجوز الشاسعات والميت اللهم أرجوك بتحقيقهم حضرات کو ہمارے فرمین کو ہمارے متعددون کو سب کو داخل کے سب کو مسرور فرمائی اللہ تعالیٰ کی جن کے عافیت خدا فرمائیے اپنی جزا اور خوشبودی سے کو شدہ فرمائیے اور سب سے بڑی نعمت اللہ کا دیدار ہے اللہ اس دیدار کی نعمت سے بھی ہم کو معلوم نہ فرمائیے اللہ تعالیٰ ہے کہ جن کے خیر اور بھلائی سے ہم دنیا میں بھی آخرت میں بھی ہر بھلائی سے ہم کو ہم کے راہ پر آئیے یا اللہ کلما شریف کا ہے اللہ کے بندے آپ سے کہا کہ آج نہیں لینے کے لیے عمر تو وہاں بھی ہو سکتا تھا آج لینے کے لیے کہ بہت سے لوگ رہیں گے جس آج کا تک وہ طلب کریں گے اللہ اپنے فضل کرم سے ان جماعتوں پر رحم فرماتے ہوئے ان کی دعاؤں کو قبول فرمائیں گے ہم بھی اس میں شریک ہو جائیں گے اللہ تعالیٰ ہم سب لوگوں کو اعمال خیر کی طرف اللهم إني أسألك التوفيق لمحاربك من الأعمال وصدق التوكل عليه وحسن الظن به الله تعالى وابنتي حسن الظن به بدا فضل عليه حسن الظن به بہت بڑی نعمت بڑی ایمانیات میں سے اللہ تعالیٰ اللہ تعالیٰ جو صاحب حسن توکل بھی دے حسن الظن بھی دے اللہ اس کو قبول فرمائے دنیا میں بھی ہمارے ساتھ اللہ معاملات خیر کا فرمائے اور آخر میں بھی خیر کا معاملہ فرمائے ہم سب عاجز ہیں محتاج ہیں آپ کے کرم کے اللہ تعالیٰ اس کرم سے ہم سب کو نواز دے ربنا تقبل منا انک انت السمیع العلیم اللہ تعالیٰ سارے ممالک اسلامیہ کے جو اپنا تقوی ہے اللہ اس کو دور فرما دے حرمین شریف بن کے حفاظت فرما اللہ تعالیٰ کتاب و سنت کے مطابق وہاں اعمال جاری ہوں اور اللہ تعالیٰ وہاں کے لوگوں کی جو حاضر ہیں دعاؤں کو قبول کرنا اور ہم لوگوں کو مل سے شریک کرنا تب بنا کر منا منك أنت السيد الذي برحمتك يا أرحم الراحمين بحرمة السيدة الكريمة.